हेलो नमस्कार सालिना जी, तपाईहरुको यो रोचक प्रेम र विवाहको बारेमा हामी चर्चा गर्न गइरहेका छौँ आजको जीवनको गोरेटोमा। जुन श्रीमानको अहिलेसम्म प्रत्यक्ष तपाईँले श्रीमानलाई देख्नु भएको छैन होइन, जुन सामाजिक सञ्जाल फेसबुक मार्फत तपाईँहरूको माया प्रेम बस्यो होइन, र श्रीमान यहाँ हुनुहुन्न विदेशमा हुनुहुन्छ भन्ने सुनिएको छ। तपाईँहरूको बारेमा अलि रोचक लागेर हामीले फोन कुराकानी गरेका छौँ र जुन तपाईँहरूको कथासँग मिल्दाजुल्दा गीत पनि सुनाउनेछौँ। सुरु गरौँ, कसरी सुरु भयो यहाँको माया प्रेम? हजुर, यो संयोगलाई के भन्न चाहनुहुन्छ तपाईँले? अनि त्यही फेसबुकमा त देख्नुहुन्छ होइन, अनि प्रत्यक्ष कहिले देखाउँ जस्तो ला होला नि है? खुब सजाउनुहुन्छ, खुब सजाउनुहुन्छ होला है? के भन्न मन लाग्छ भन्नु न। विवाह भएर भित्रिनु भएको छ होइन, अनि कसरी भित्रियो तपाईँको श्रीमानले विदेशबाट? के भन्नुभयो शुभ नाम? मिनलाल। के हो, अहिले कहाँ हुनुहुन्छ? साउदीमा हुनुहुन्छ। कति वर्ष भए रहेछ यहाँ घरबाट हिँडेको? उहाँ जुन फेसबुकमा चिन्जान भएको कहिलेदेखि हो? ए, माघ 18 गतेदेखि सुरु भयो, तर श्रीमान छैन कोखामा, त्यत्तिकै आफै पस्नुभयो भित्र होइन? अनि तपाईँलाई आफैलाई कस्तो फिल भएको थियो त्यति बेला जब श्रीमानै छैन? पहिलाका बाल बच्चा थिए कि थिएनन्? अनि तपाईँले माया गर्नुहुन्छ छोरीलाई? अनि त्यति बेला जुन सासू ससुराले राम्रैसँग तपाईँलाई एक्सेप्ट गर्नुभयो? राम्रै गर्नुभएको छ। अनि घरको चुलो चलाउने नि तपाईँ हो क्या? कति पढ्नु भएको छ तपाईँले? पढ्दै हो। कुन कलेज पढ्दै हुनुहुन्छ? ए, कहाँनिर छ यो? त्यहाँबाट नजिकै पर्छ है? त्यहाँ तपाईँको यो हुक्दी सिर 2 नम्बर वडाको सानो दोर्लिङ भन्छ होइन त्यहाँ? अब श्रीमानको प्रतीक्षा त निकै बेजोडसँग होला नि त होइन? आँखा उतै छन्, सपना पनि देख्न थाल्नु हो कि? एउटा गीत सुनाइदिन्छु तपाईँलाई अलि मेल खाने खालको है त। तपाईँ माइक चाहिँ कहाँ भन्नु पर्यो? पर्वत हो। पर्वतको कुन गाविस? कुर्ग गाविस। पर्वततिर एउटा चेली हराएको न्युज आएको थियो कति, तपाईँ त होइन? तपाईँको चाहिँ पहिलो विवाह हो कि दोस्रो? पहिलो विवाह। अनि फेसबुकको साथीलाई एउटा सपनाको श्रीमान बनाएर चाहिँ आउनुभयो है, के भन्नुहुन्छ उहाँले? सुरुमा वाचा बन्धनहरू हुन्छन् नि के के भए? जस्तो कि माया भन्ने कुरा त आजकल त विशेष गरेर पहिला शारीरिक सम्बन्ध राख्ने होइन त्यस्तो चलन पनि आएको छ र पछि मात्रै विवाह गर्ने गर्छन्। तर तपाईँहरूको त भेटै नभइकन विवाह भयो, यस विवाहलाई चाहिँ कसरी लिनु भएको छ र तपाईँको थर छिमेकीले कसरी लिएको छ? त्यही त हुन त सुन्न सकिन्छ, विदेशतिर पनि पढ्न सकिन्छ, तर हाम्रो ग्रामीण भेगमा प्राय गरेर यस्ता विवाहहरू कमै हुने गर्छन्। र तपाईँहरूले नयाँ इतिहास रच्नु भएछ होइन, भनेपछि त श्रीमान आइसकेपछि त बाजा बज्ने होला नि, बाजा बजाउने विचार छ? साँचो कुरा बोली हाले भयो कि त भुल मायाले, एकदम बजाउनुहोस्, धुमधाम गर्नु होला, सायद हामीलाई पनि खबर गर्नु होला नि त, हुन्न? एक वर्ष पुरा भयो अन्यत्र भएको भाइ बाल बच्चा हुने बेला है, तपाईँले श्रीमान पनि पाउनु भएको छैन साथमा है, त्यही विवाह भएको चाहिँ 4 महिना पुग्यो, अब छिट्टै साथ पाउने तयारी छ, प्रतीक्षा छ। जस्तो नभइदिए के गर्नुहुन्छ नि? हुन त मान्छेको रूपै ठुलो कुरा त होइन, होइन अनि श्रीमानले चाहिँ कति पढ्नु भएको रहेछ नि? कति वर्षको हुनु भएको छ अहिले? 24 वर्ष। ए भर्खरकै रहेछ तपाईँको नि? 22 वर्ष। ए दुवैको उमेर करिब करिब मिल्दो रहेछ। नदेखेका श्रीमानका बारेमा कहिले काहीँ आफ्ना भावनाहरू कोर्नु भएको छ? तर केही भन्नु पर्दा छैन, हजुर तै पनि त साहित्यमा नभए पनि आफ्नो भावना त सल्व लाउँछन् नि मनमा, सल्व लिँदैन तपाईँका? अनि माइत आवाज जावाज छ? किन हामीलाई नसोधिकन हिँडी भनेर अलिकति दुःख मन मान्नु भएको छ क्या? हजुर ए मान्नु भएको छैन, तपाईँ ढुक्क हुनुहुन्छ होइन? तपाईँ ढुक्क हुनुहुन्छ। यो माया प्रेम त गर्छन् मान्छेहरूले, तर पछि सम्पत्तिका कारण अन्य कुराका कारण बिछोड हुने गर्छ। तपाईँको श्रीमानसँग फेसबुकमा गरेको कुरा र घरमा आइसकेपछि केही अन्तर पाउनु भयो या पाउनु भएन? हजुर त्यस्तो अन्तर छैन, सम्पत्ति पनि राम्रै रहेछ क्या रे? अनि कति भाइ हुनुहुन्छ? चार भाइ। तपाईँको श्रीमान जेठो होला? ए कान्छो। अरू भाइ छुट्टिएको? एउटा अनौठो खालको विवाह गर्नुभएछ होइन, श्रीमानलाई देख्नु पनि छैन, केही छैन, एक्लै बुहारी भनेर भित्रिनु भयो होइन, एक प्रकारले एउटा सन्देश पनि हो होइन यो? केही भन्नुहोस् न श्रीमान प्रति, केही शब्दहरू व्यक्त गरिदिनुहोस् न। भन्नु न भन्नु, विदेशमा हुनुहुन्छ, ओजेलको खबर सुन्नुहुन्छ उहाँले, केही शब्द बोलिदिनुहोस् न, फेरि अर्को हप्ता फेरि तपाईँको श्रीमानको लिउँला, यस हप्ता चाहिँ श्रीमान प्रति केही समर्पित शब्दहरू दिनुहोस् न। अन्तिममा तपाईँले श्रीमान प्रति केही शब्दहरू व्यक्त गर्नुहोस्। विदेशबाट आएपछि बागलुङतिर आउनुहुन्छ होला, तपाईँ त लिन गए पनि हुन्थ्यो नि, बिच बाटोसम्म सँगै आउनुहुन्थ्यो होला नि है? कहाँसम्म लिन जानुहुन्छ तपाईँ? सक्दैन, घरै आम खानामा पानी राखेर बस्नुहुन्छ हो। लो तपाईँहरूको जुन एउटा अनौठो विवाहको जुन खबर राख्न पाइयो ओजेलका खबरमा, धेरै खुसी लाग्यो। तपाईँहरूको वैवाहिक सम्बन्ध एकदम समधुर रहोस्, जे मनले चिताएर तपाईँ आउनु भएको छ होइन, सुखद रहोस् भन्ने शुभकामना सहित आजलाई बिदा चाहन्छौँ। धन्यवाद। अनि तपाईँको श्रीमान आएपछि हामीलाई सम्पर्क गराउनु होला है त। हस् त है, केही बोल्नु भएन क्या श्रीमानको बारेमा? केही त बोल्नु न हो, मनमै राख्ने। हस् त है त, हस्। माया हाम्रो लाली गुरास फुल छै, तिमी गुन्जि देऊ मनमा सर रंगको लौलो धुन भई, हसी हसी तिमी आऊ पूर्णिमा को जुन छै, चाहन्छु म तिमीलाई नै, चाहन्छु म तिमीलाई नै, चाहन्छु म तिमीलाई नै, चाहन्छु म तिमीलाई नै। अवस्थ बागलुङका उनै जोडीहरूको अनौठो प्रेम विवाहको प्रसङ्ग सँगै आजलाई ओझेलका खबरबाट बिदा माग्ने बेला भइसकेको छ। बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओझेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँले जुन रेडियोबाट ओझेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेल ओझेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।